www.attableek.com, the reviver of Iman. الحب أساسي أو كما قال الإشارة آج دوپر میں الحمدللہ محبت ہی کا بیان ہوا. کوئی سوچ سمجھ کے مضامین تو بتائیں جو وقت پر زمانے میں آتی ہے بات کوئی بیان کر دیتا. اللہ تعالیٰ اس کو مفید اور نافع بنائے. ایک طویل حدیث ہے جس میں بہت سی باتیں نبی کرم صلی اللہ علیہ وسلم نے اپنی خصوصیات بیان فرمائی, اس کو رحمت للعالمین کے مصنف نے نقل بھی کیا ہے. اس کا ایک جز ہے الحب اساسی, محبت میری بنیاد ہے. یہی میرے پاس تمہارا تک گاڑیا میں ایک بار جوش ہوتا تھا, دوسرے لوگوں نے گویا کہ حملہ آور ہونے کی طرح ہوتا تھا. میں نے کہا کہ نبی صلی اللہ علیہ وسلم, میں نے اس وقت تمہارے نبی صلی اللہ علیہ وسلم فرماتے ہیں الحب اساسی, محبت میری بنیاد ہے. حضرت صلی اللہ علیہ وسلم فرمایا وہ اس طلیم میں موقال میں خراق ایسے ہی ہے. اسی طریقے سے اخلاق کا اعلیٰ جو محبت ہی ہے. بہرحال الحب اساسی بہت ہی جامع کلمہ ہے, بنیاد پورے دین اور شریعت کی محبت ہی ہے. بیان کیا تھا صبح علامہ شاہ رسول اللہ صاحب کا خاص مضمون تھا محبت پر. محبت پر میرا خیال ہے کہ سینکڑوں صفحہ لکھا ہے حضرت نے محبت پر. خود صاحب روحانی نے لکھا ہے کہ حب کی دو قسم, محبت کی دو قسم ہے, فرضن و ندبن. اس پر ضرور فرماتے تھے کہ کہیں کوئی تصور کتاب نہیں ہے, بلکہ امام غزالی لکھ رہے محبت اللہ علی قسمین, اللہ کی محبت دو قسموں پر ہے, فرضن و ندبن. وکذلک محبت رسول صلی اللہ علیہ وسلم, اس کو بہت سناتے تھے. فرماتے تھے تصور کتاب نہیں سنا رہا ہوں میں, حدیث کی کتاب سنا رہا ہوں. محبت کا اس بات صرف تصور میں نہیں ہے, حدیث میں بھی ہے. خود نبی اکرم صلی اللہ علیہ وسلم محبت کی دعا کرتے, اللہ انی اسالک حبک وحب من یحبک وحب عملی یقرب الی حبک. باقی نبی اکرم صلی اللہ علیہ وسلم جو دعا فرما رہے ہیں تو پھر وہ مطلوب شرعی ہے, اس بنا پر اس کی کوشش ہونی چاہیے. اللہ کی محبت ہمارے دلوں میں آئے, اللہ کے رسول کی محبت دلوں میں آئے, دین کی محبت میں آئے, دین کی محبت. میرے گھر میں بڑھوتا آیا تھا, بہت شروع کی بات ہے, اس میں ایک حدیث دیکھی اسی کو دوست کہ تم اللہ سے محبت کرتے جاؤ, اس وجہ سے تم کو اللہ کھلاتا ہے. یہاں میرے نہیں آیا تھا, نہیں کیسے آیا تھا اردو خانے میں. میں نے پھر باہر وہاں سے آدمی سے کہا کہ حدیث میں نے اللہ سے محبت کرتے جاؤ کہ اللہ تعالیٰ تم کو کھلاتا ہے. ہوتے اطعام اطعام ایک بہت بڑی نعمت. فرماتے ہیں کہ بھوک ایسی چیز ہے کہ بہت سے کفر سے پہنچاتے ہیں بھوک, کہ اللہ تعالیٰ بھوک کا بھی انتظام کرواتے ہیں. اللہ کے رسول موسیٰ علیہ الصلوۃ والسلام نے جب شعیب علیہ السلام کی بچیوں کی طرف سے بکری کو پانی پلایا تھا تو جا کے بیٹھ گئے, سائے میں نہیں بیٹھے, سائے میں بیٹھے, دھوپ میں نہیں بیٹھے. اسے بات تھامی لکھتے ہیں کہ بیجا اپنے پر مشقت نہیں برداشت کرنا چاہ رہا. یہ لکھا ہے خاص طور سے اللہ تعالیٰ فرمائے کہ وہ سائے میں جا کے بیٹھے, دھوپ میں نہیں بیٹھے. تو طریقہ اسے مسئلہ لکھا ہے کہ سائے میں بیٹھنا کوئی ممنوع نہیں ہے. چنانچہ حضرت سید صاحب بریلی جب تشریف لے گئے تو عبد القادری کی تربیت میں تھے تو دیکھا ایک ایسی جگہ ان کو بیٹھا دیا جائے دھوپ آ رہی تھی. صاحب عزیز صاحب رہیں تو نہیں دھوپ نہیں کو بیٹھا رکھا ہے, یہاں بیٹھو. حضرت تھانوی تو بہت فرماتے تھے پانی بھی بھائی پیو, ٹھنڈا پانی پیو. حضرت حاجی صاحب نے فرمایا کہ اشرف علی ٹھنڈا پانی پیا کرو. ताकि हर बुरे मुंह से अल्हम्दुलिल्लाह निकले। मालूम हुआ कि शुक्र और सब्र बहुत बड़ी नेमत है। बड़ा मूसा अलैहिस्सलाम साए में जब बैठे धूप में नहीं, अब यहां तो थाने लिखा है सहरदार से दूर था, धूप करीब थी, अब पसीना पसीना थे, जाके साए में बैठे। मालूम हुआ बेजा अपने ऊपर कोई मुशक्कत नहीं डालना चाहिए, हम धूप ही में बैठेंगे, हम गर्म पानी पानी पिएंगे, नहीं जरूरी नहीं। अल्लाह ताला ने नेमतें दी हैं, उसको बरतने के लिए दी। अल्लाह ताला ने नेमतें जब बरती जाती हैं तो खुश होता है अल्लाह ताला। हाँ, शुक्र जरूरी है, उसके खराब आमाल ना अख्तियार करो, ये दूसरी बात है। लेकिन नफ्स के लिए इनामात जो है ये काबिल शुक्र है और बरतने के लायक है, उसको तर्क करना कोई दूसरी नहीं हो। इस बिना पर उन्होंने कहा कि अल्लाह, गए पानी पिला के बैठे, फरमाया कुरान ने, फरमाया अल्लाह मैं भूखा हूं। हजरत अली ने पूछा, हजरत लिखा है हजरत अली ने कि भूखा क्या होता है, मुझको रोटी दीजिए। इससे मसला निकला कि शुएब अलैहिस्सलाम की लड़कियों से उजर नहीं तलब किया, बल्कि उस काम की उजर अल्लाह ताला ही से तलब किया। ये भी एक तरीका, मशक्कत वाली चीज तो जो किया, धूप थी, पसीना था, मछलियां थी, क्या सूरत थी वहां। लेकिन मूसा अलैहिस्सलाम ने जाके वहां मांगा, मालूम भूख भी बहुत बड़ी नेमत है। भूख जब लगती है तो आदमी खाना खाता है, भूख बहुत बड़ी दौलत है। तलब हमारे हजरत माँ मोहम्मद अहमद साहब से और डॉक्टर साहब से नोक झोंक रहती थी, हजरत खाते नहीं थे, बहुत कम खाना था। डॉक्टर साहब आते थे, कहते थे खाना खाइए, बगैर खाना किए ठीक नहीं हुआ, रोटी खाना जरूरी है। हजरत कहते थे, हम उसे देखो जी, मुझको डॉक्टर ये कह रहे हैं, बहुत अच्छे डॉक्टर थे, मैं कैसे खाऊं, भूख लगी तब तो खाऊंगा, इसे बहुत जरूरी भूख लगाई दवा दे तब खाना खिलाता है। हम उसे बहुत कहते थे, जब भूख फरमाते क्या मुझे रोटी पसंद नहीं है, अजी बोले आदमी थे लेकिन उनसे नहीं कुछ कहते थे। हम उनसे कहते देखो, कहते खाओ, मुझे भूख ही नहीं देखा जैसे इनको चाहिए कि भूख वाली दवा दे, जब भूख लगेगी तो खुद ही मैं खाऊंगा। ये पूरा इतना अपना बहरहाल भूख बड़ी चीज है। मूसा अलैहिस्सलाम को भूख लगी, उन लड़कियों से भी कह सकते थे कि मुझे उजर दो, यदि मुशक्कत से पानी मिले, कुछ नबी थे वो क्या इन अल्लाह तो सब हमारा अजय अल्लाह पर है। यहूदियों को मशक पहुंचा रहे हैं, उनको खाना खिला रहे हैं, क्या इसलिए कि ये मेरा मुझको ये अच्छा मानेंगे, ये मुझको उजर देंगे। अल्लाह इन अजय अल्लाह पर आजय है। बहरहाल मूसा अलैहिस्सलाम ने कहा अल्लाह मैं भूखा हूं, और मां लिखते हैं कि लिखा है क्या मतलब इसको रोटी दीजिए। इस पर लिखा है कि उन लड़कियों से भी मुतालबा कर सकते थे, क्योंकि उस वक्त उनको मालूम नहीं था कि किसकी लड़की किसकी बेटी है। अजर को अल्लाह से मांगा, काम यहाँ किया और उजर अल्लाह ताला से मांगा। उसका नतीजा क्या हुआ, उन लड़कियों को वो पसंद आ गए। इन बातों को ऐसे अपने वाले से इशारा किया है कि हट्टे कट्टे लोग हैं, अगर इनको मजदूर रख दिया, ये रख दीजिए, समझ जाए। एक लड़की से कहा, इस राज की वजह से नबी की लड़की उनकी रोजा हो गई, ये आती है खुदाबंदी, नबुवत भी मिली उनको इस तरीके से, और अल्लाह ताला ने उनके अजर को जाय नहीं किया। हम लोग बीवी को मिल जाना आसान, वो भी नबी की बीवी, ऐसी समझदार। मूसा अलैहिस्सलाम जा रहे थे, पीछे पीछे वो थी, आगे नहीं बढ़ी, जबकि ले जाने वाली तो आगे रहता आदमी रास्ता है, लेकिन वो इतनी पाकीज़ा थी, पीछे बतला दिया, इशारा भी किया। मालूम है कि ये सब चीजें जब दीन इख्तियार करता है तो बात समझ में आती है। आज जो हमारे लड़के लड़कियों को बहुत चीजें समझ में नहीं आती, दिल के अंदर फसाद है, في قلوبهم مرض، ان کے قلوب میں مرض ہو گیا، اور اس کی اصلاح کی بھی فکر نہیں. فی قلوبہم مرض، منافقین کے بارے میں فی قلوبہم مرض، ان کے قلوب میں مرض ہے. اسی وجہ سے ہمارے مشائخ قلوب کے مرض کی طرف بہت www.atabligh.com وہاں بھی یہی بات ہے، فی قلوبہم مرض، نفاق قلوب میں. اللہ تعالیٰ فرمایا منافقین کے بارے میں فی قلوبہم مرض، کہا اگر نفاق ایمانی نہیں تو نفاق عملی میں تحسم ہوتا ہے. حضرت حسن بصری سے کسی نے کہا کیا اس زمانے بھی منافق ہیں؟ کہا اگر منافق نہ رہو بصرہ کی دربار میں اگر سب منافق دم نکل آئی ہے تو بصرہ کی بازار تنگ ہو جائے. مطلب ایک بہت کثرت سے بالوں نے اعتراض کیا، دیوبند کے لوگوں نے بھی، مفتی نظام الدین صاحب گئے تو کیا بھائی یہ ہے ہمارا مسئلہ، فی قلوبہم مرض مرض ہے، اس کی اصلاح کی ضرورت ہے. اللہ تعالیٰ ہم سب کو اس میں توفیق دے. تو موسیٰ علیہ الصلوۃ والسلام نے اس پر کہا تھا کہ ٹھنڈے میں بیٹھے گن، اسے معلوم ہوا کہ طریق جو ہے اس سہولت کا لیے اپنے اوپر مشقت نہ ڈالو، مشقت جتنا کر سکتے ہو کرو. حضرت تھانوی کی تجدید کا نام سب سے بڑا یہی ہے، انہوں نے طریق میں جو غلو ہو گیا تھا اس کو دور کیا. جاہل صوفیہ نے انہوں نے جو کیا تھا اس کو در کیا، اور کتاب جو لکھی ہے زبردست ہمارے پاس کتاب ہے، اس میں بہت تفصیل کی صورتیں پیدا کی ہیں. اس بنا پر ان چیزوں کو پیش نظر رکھنا سب سے زیادہ. تمام علماء بیٹھے ہوئے تھے دیوبند میں، حضرت خانوی تھے، ماشاء اللہ صاحب تھے. کسی نے کہا، بہت بڑے لوگ، کہ بس اس کل میں جگہ بنا لو نجات. کہا حضرت عامل بہت سال میں اس کا بنایا، بہت جس کا قلب اللہ سے متعلق ہے اس کے ساتھ جو ہوگا اس کا بھی تعلق اسے ہو جائے گا. یہ محبت، اگر محبت ہوگی المر و ممن احبا، آدمی اس کے ساتھ ہے جس کے ساتھ محبت کرے گا. اس بنا پر یہ جو اصول ہیں کبھی یہی رہیں گے قیامت تک. محبت اصل چیز ہے. اللہ تعالی ہم سب لوگوں کو اپنی محبت، اپنے رسول کی محبت، ان کے بندوں کی محبت عطا فرمائے. محبت کشاں کشاں راستہ کو ٹکراتی ہے. محبت کا طریق سب سے آسان ہے، سب سے آسان. فرماتے تھے کہ محبت کا لفظ دیوار پر لگا، محبت صاحب محبت کہتا ہے کہ تمہاری جگہ دیوار نہیں ہے، میرے قلب آپ لیے بہت بہت. اس طرح پر الحب اساسی، میری بنیاد محبت پر ہے. معلوم ہوا کہ عنف پر نہیں ہے، سختی پر نہیں ہے، غضب پر نہیں ہے. وما ارسلنا کا الا رحمۃ للعالمین، تمام عالم کے لیے رحمت بنا کے بھیجے گئے. جب حضور اقدس صلی اللہ علیہ وسلم کی محبت ہے، یہ طریق بھی محبتی والا ہے. جس قدر محبت ہوگی طریق سے محبت ہوگی، اسی طریقے سے انشاءاللہ اسی طریقے پر یہ طریق ہم لوگ بھی آسان ہوتا چلا جائے گا. اس وجہ سے محبت خود حضور صلی اللہ علیہ وسلم دعائیں فرمائیں. ہمارے حضرت وغیرہ بھی بہت کہتے تھے، میں کل بھی بیان کیا تھا شاید، کہ حضرت فرمایا کہ ہم نے بنیاد حضرت طالب کیا محبت پر رکھی تھی، عقیدت پر نہیں رکھی تھی. عقیدت تو تھوڑی دیر میں ختم بھی ہو جاتی ہے، یہ محبت لوہا لات سے جلدی نہیں جاتی. محبت اس بنا پر، اس پر ذہن میں یہ بات آئی، آپ لوگ محبت سے بیٹھے ہوئے ہیں، میرے ذہن میں آئے کہ محبت ہی کی بات پوری کر دیا جائے. یہ بہت طویل بحث ہے، حضرت نے شاید سینکڑوں صفحے میں لکھا ہوگا اس پر. ہر مجلس میں یہی، ہر مجلس میں جو مضمون اٹھاتے تھے تو ایک دو دن میں ختم نہیں ہوتا ہے. اب یہ پورے رمضان پارشے ہی پر شروع کیا تلاوت پر، پورے رمضان پارشے ہی بھی بیان کرتے رہے. ایک رمضان میں استغفار پر شروع کیا، پورے رمضان استغفار ہی پہ بیان کرتے رہے. جو قرآن پر کہا اسی کا میں جو لکھا ہے تلاوت قرآن، ہم نے لکھا اس کو بہت خوشی میں جب پیش کیا تھا کو، کہا قمل نمان میں ایسی کتاب لکھا کتنے جو صاحبی نسبت سے ہو جائے گا. یعنی اس مضمون کو اپنی طرف منسوخ نہیں کیا، میری طرف منسوخ کیا. قمل زمان تم نے تو ایسی کتاب لکھ دیا کتنے لوگ صاحبی نسبت ہو جائیں گے. हम लोग दुबई में गए थे, एक सामने बहुत बड़े आदमी थे, इतनी मोटी किताब पढ़ा के फलाहे पर तो दिया, हम थे मोटी समीर सब थे। लेकिन उसके बाद कहा हमारा ना ये सब अपनी जगह पर है, ये जो छोटी मोटी बिस्मिल्लाह साहब जी है ये सबसे बड़ा तरह हमको मालूम होती है, तो इनमें सब कुछ लिख दिया। इसी तरीके से हजरत की किताब इस्तिग़फ़ार पर है, अल एतराफ़े ज़ुनूब, एतराफ़े ज़ुनूब, दूसरी शरह कुछ हमने बढ़ाया है तो उसको नाम लिखा है एतराफ़े कसूर, इसमें मारा अब्दुल्ला काफ़ूरी की वो भी है, तकरीर भी है, बहुत उमदा किताब, मालूम के अच्छे नक्शबंदी वो रखते हैं जाने, तो वो किताबें ऐसी हैं वाकई पढ़ने लायक है। तरीक की फहम पर बहुत जोर दिया उन्होंने, समझो तरीक, तरीक आसान है, आसानी से पहुंच सकते हो, अपनी तरफ से इसमें कुछ ना मिलाओ, जो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम का कहे उनको सामने रखो, इंशाअल्लाह दुआ करते रहो अल्लाह ताला इस तरीक में आसानियां हमको पैदा फरमाए, अल्लाह ताला आसानियां पैदा फरमा देते हैं जिसके लिए एक आन में हजरत मां याकूब साहब फरमाते हैं, बहुत बड़े माथाली को उस्ताद थे, कहा ये तरीक ऐसा है कि लाखों का लाख बरस चलोगे तो पहुंच नहीं पाते अपने मौजा हजार से, बहुत सुनाते थे ये सब उन्हीं की सुनाई हुई, लखों का लाख चलोगे तभी पहुंच नहीं पाओगे, अल्लाह की तवज्जो अपनी तरफ मबजूल करो एक आन में पहुंच जाओगे, जब जरा गर्दन झुका लीजिए, बड़े अंदाज से वो लिखा है, वो पढ़ने लायक करते हैं, वो सब मकसूबात वगैरह कहाँ जो पढ़ते हैं, मकसूबात तो पढ़ भी लेते हैं, मकसूबात तो कोई पढ़ता ही नहीं, ये बिल इत्तेफाक मालिक में लिखा है और लोगों ने लिखा है कि मकसूबात का बहुत ज्यादा असर होता है, क्योंकि मकसूबात बहुत सोच समझ के लिखता है, मकसूद में तो कुछ गलती हो सकती है, लेकिन मकतूब में जल्दी नहीं होती, और जिसको लिखता है उसको पूरी दिल से लिखता है कि इसको फायदा कर ही जाए, मुतासिर कर दे, बहुत गौर फिक्र के बाद कुछ देख करके, मलफूज में वो बात नहीं है जो मकतूब में, इस वजह से मलफूजात की मैंने अखबार सरफ 11 लिख दिया, अब दुआ कीजिए आपने भी मदद की है कि मकतूबात भी शुरू कर चुका हूँ मैं, बुजुर्ग अकबर सल्लल्लाहु अलैहि वसल्लम से मकतूबात, अभी मौलाना यूनुस साहब के मकतूबात शाये हो गए, मकतूबात अगर वो न शाये होते तो सिर्फ मलफूजात से वो बात समझ नहीं आती, उन्होंने दिया कि कुछ लिख दो, तो उनमें हजरत शेख हदीस साहब से ताल्लुकात को भी आया है मकतूबात में, मैंने कहा कि अब तक तो मशहूर ये थे कि मौलाना यूनुस साहब हदीस में माहिर है, मालूम यही सब है, लेकिन ये तो मालूम है सुलूक में माहिर है, अब इस पर इतना खुश है वो जाबिर कहता है कि ये तो मेरे हाथ लिखे हैं, बहुत खुश है एक बार लिख दे, मैंने कहा अब तक सब उसे सभी कर रहे हैं, बहुत बड़े मुहद्दिस थे, बहुत बड़े थे, सब लिखते हैं, किसी से आपने सुना है बहुत बड़े बुजुर्ग थे, कोई नहीं कहता उधर लड़के, बहरहाल तो बहुत खुश हुआ, मैंने कहा कि अब तक मालूम हुआ कि यह है, अब तो मशहूर ये था कि हदीस के में फन हदीस में माहिर है ये है, लेकिन शेख हदीस साहब से मुकातबा जो मुझे देखा है, शेख हदीस साहब जो मुकातबा नकल किया है उससे मालूम हुआ कि मौलाना को सुलूक और तहज़ीब से भी ताल्लुक था और इसमें महारत रखते थे, इससे बहुत खुश मिला था, इनका बयान करता ये चीज आपने लिख लिया बहुत अच्छा किया, अल्लाह ताला खुद रहे हम अपने मशायख को चाहे उम्र में छोटे बड़े हैं सबको मानता हूँ, जिसको अल्लाह ताला ने फजल दिया है उसको पहचानना उसका एतराफ करना ये इंसाफ की बात है, अल्लाह हम सबको इसकी तौफीक दे, आखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन, दुआ के लिए अल्लाह ताला हम बुजुर्गों के इस सोहबतों से उनके मदफूलात से उनके मकतूबात से अब सब लोग को तरीके बातिन का फायदा न पता है, तरीक को हमारे लिए आसान फरमा दे, तरीक को उसकी वजाहत फरमा दे, अल्लाह ताला चलना भी आसान फरमा दे, रब्बना तक़बल मिन्ना इन्नका अंतस समीउल अलीम برحمتك يا أرحم الراحمين بحرمة السيد النبي الكريم صلى الله عليه وسلم